हाँसिली हल्दै हो भैली खेल्दै आवाल गुनगुनाइ रहेछ प्रकृति पनि हो लुकी छोरी हामीलाई जिस्कै रहेछ झल बनि छुकी दुखी झल बनि छरी दुखी सधैँभरि यसै गरी चोखमा गरी दुखी सुसिली हल्दै हो बहिनी खेल्दै हावाले गुनगुनाइ रहेछ प्रकृति पनि हो लुकी छोरी हामीलाई जिस्कै रहेछ रूप तिम्रो साह्रै राम्रो बोली गीत गाए जस्तो रूप तिम्रो साह्रै राम्रो बोली गीत गाए जस्तो तिम्रो मिठो स्पर्शमा लाग्छ स्वर्ग पाए जस्तो साउती मात्रै हो सुवास छर्दै फुल मागमा गाइरहेछ सुस्त सुस्तारी हो जगमग गारी सुसिली हाल्दै हो बहिनी खेल्दै हावाले गुनगुनाइ रहेछ प्रकृति पनि हो लुकी छोरी हामीलाई जिस्कै रहेछ जुनको टिका लगाइदिउ कि मखमली आधारमा जुनको टिका लगाइदिउ कि मखमली आधारमा गुटुकीमा बसा तिमी हाँस खेल नजरमा रंग बदल्दै हो उमंग छर्दै बादल चर्मलाइ रहेछ मुस्क हस्दै हो खुसीले नाच्दै सागर लहराइ रहेछ ओठभरि हसी दिउँ कि कलेजीमा टाँसी दिउँ कि जुनी जुनी नछुटिने साइनो नै गासी दिउँ कि सुसिली हाल्दै हो बहिनी खेल्दै हावाले गुनगुनाइ रहेछ प्रकृति पनि हो लुकी छोरी हामीलाई जिस्कै रहेछ हामीलाई जिस्कै रहेछ हामीलाई जिस्कै रहेछ हामीलाई जिस्काइरहेछ।